slezi zivane nye vanna dev vane nye vanna dev apno tani kasai lai manna dev chute no parasana vanna amro maya amar sa yesano bichai ma mar sa na vanna हाम्रो माया अमर छ यसानो बिचैमा मर्छ न भएन हाम्रो माया अमर छ यसानो बिचैमा मर्छ न भएन मर छ जोतिल पीड़ा भाए ने मान भाए ने मान हरे सखाना हुँदै न जीवन मा छुटिनु पर्छ न भना हाम्रो माया अमर छ यसानु बिचैमा मर्छ न भना हाम्रो माया अमर छ यसानु बिचैमा मर्छ न भना हाम्रो माया अमर छ यसानु बिचैमा मर्छ न भना I'm